संघर्ष रूपे हनीगु न्याकोगु नेवा एकता दिवस नीति निहा नीत व्यापक रूप तयारी नाचुंग नेवा सहित राज्य मंका संघर्ष समिति पाखे ठीठी कठाई ज्याजोईना तयारी या नाचुंग खा मिग येले हखाय ताले जाते खलपुच येला या मुजा या उख अठे जब समाज पाखेन अन्य नायो गुरु कजी या पिनुगु भेलान या उख उगेको थ मिग हे यी महानगरपालिका या 35 वडाया भेलन यागु खा अथे मिग हे थिति कठय ज्याजो यागु झोलिम थिति कठय ज्याजो थाथासे जुगुडो उगेको थ निवासवत राज्य मंका परिषद किफु पाके किपली प्रचारात्मक जुलुस पिकाउ खा किफु या बागुरब लागा नाराबाजीना जुलुस पिकिया नगा चाहिला पांगे थिंका कोसाकीगु ज्या यागु खा उगेको थ थौ नेवासत राज्य मंका संघर्ष समिति पाखिन नेवा उगु संघर्ष समिति दुठागु पार्टी तम एकीकृत माओवादी वैद्य माओवादी अथे कांग्रेस नापम एमाले संघीय समाजवादी पार्टी ओ नेपाल राष्ट्रिय पार्टी नेतृत्व सता बौद्धिक भेला यही गुजुगुडो अथे 11:30 बजे थौ नेपाल बैंकको ते बौद्धिक भेला याटिङको भेला पार्टीया नेतृत्व तम पौष 15 गते पहिला थो नवमी खुनु छुन कठया पार्टी ज्याजो मयाट नप सोनीगढ़ नेवाते बस्ती छुन कठ ज्याजो मयाकित इना पियागु जितगा ढागुडु उगेको थ थौहे 2 बजे नेपाल बैंकको ते मिस भेला यैगु जुगुदु मिस भेला या ढुंका अनन्सी प्रचार जुलुस न पिकाइगु जुगुदु उगेको थ कने मोटरसाइकल रैली हिनेसिया 2:30 बजे बसन्त फुलिन पिकाइगु जुगुदु मिगहे ये या बसन्तपुरे सांस्कृतिक बजे तक याउख कलाकार पिन्सन नेवा जागरण बोलंती को कथया मिहला पेखंडिया प्रस्तुति यागुखा मोहन वैदी नेतृत्व दुगु नेपाल कम्युनिस्ट पार्टी डैश माओवादी या हनाचुङ्गु नापागु राष्ट्रिय कार्यकर्ता भेला ठिठी कठै खटवे जुङदो शुक्रबार निसे निहागु उगु भेला माग तिनु गते आम हड़ताल यागु प्रस्ताव तगु प्रस्तुत जुगु स्टोटन धागुडो संविधान जारी जुगु इले त केदिनी प्रभावित यागु कथ वैद्य माओवादी आम हड़ताल या प्रस्ताव यागु ठोसपेन छ एकीकृत माओवादी लगाइत्या 30 दल पाखे वइगु माग 5 गते आम हड़ताल यागु दका घोषणा या दुगु अवस्था दु संविधान सभा थ लिचो लाइगु कथ थजगु ज्याजो त पित हयाचुगु अवस्था दु वैद्य माओवादी भेला यदि माग 8 गते संविधान देख मफैगु अवस्था जुलदास हड़ताल ज्याजो त मेगु रु बिगु कथ न प्रस्ताव यागु दका ढागु दु उगेको थ आ विशेष महाधिवेशन या खन उगु भेला वयाचुगु दु थौ नेपाल मण्डल दबली तुगे प्रसंग यत कयाम वैद्य माओवादी नेता पवनमान श्रेष्ठ से सल बेकी गुजी नेवा पत्रकारिताको राष्ट्रिय संगठन नेवा पत्रकार राष्ट्रिय डबु या केन्द्र नकु राज्य लक्ष्मी शाक्य अस्पतालले भर्ना जदिगुटु वेकम होमोफिया अस्पतालले भर्ना जदिगु ख त्रिपेश्वर या ब्लू क्रस अस्पतालले वेक भर्ना जदिगु ख वंगु शनिबार पुस 5 गते वेकय श्री लमुना महमुफुका वेकय त अस्पतालले स्वकर्तक ल लिका ढुकुको अवस्था दु आ खतरा मुक्त दुधका परिवार ढाकु दु तमु लोसार्य लस्ता तमु संचारकर्मी संघ नेपाल पखे ठिठी कठय पत्रिका जैनावेचमी पत्रकार पिन्ट सम्मान यागु जा यागु दो मिग छगु जा जोई दुठी च्यामु पत्रकार ते तो सम्मान यागु का पुरस्कार न लल हागु का उगु जाजुले जाजो या मु पहां श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङ जुया दिगु का उगु जाजुले ठिठी पत्रकार पिन्ट अथे सम्मान यागु ज्यातक यागु खा उगु इले पत्रकारिता पुरस्कार पाखे सगरमाथा टेलिभिजन या गणेशमान गुरुङ कान्तिपुर हिपोया सरोजराज अधिकारी यात सम्मान याउ ख अथे चिदो चिदो तकया देव सैत्य लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार पाखे अथे एबीसी टेलिभिजन या मणि राज गुरुङ आदि कवि हरक बहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार पाखे गोर्खा पत्र हिपोया रविन तमु पुरस्कृत जुगु खाम गुजाजुले चिठी नेतृत्व आय अवस्था पहिचान सैतिया संगीत थप्नुगु पहिचान सैतिया प्रदेश निर्माण जिमाडका गुरुङ तेगु मुद्दा इटकया मूल रूप भनेगु नप तमु लोछार हनेगु जुदिका इमस धागुडु तमु लोछार वैगु पन्ध्र गते हनेगु जुगुडु मेघ छनु हे शनि गया सोमु ठासे दुर्गत नजुया सोमु मुनु त सिगुडुसा निम घापा जुगुडु किपुया भटकापति लागन निय न्यानो डुम सुखबहादुर तामाङ यत नम्बर सिक्किम फुगु सबरे साध्न ठक्कर नका घटनास्थले सिगुडु मेघ सुथे अन राराहि स्कुल लिकसन अठे बस ठक्कर नका सिगुखा उहु घटना त कया मिग मच्छी गाउँ लागा निसे रतन पार्क लागा त चलेजु किर्तिपुर रोटिया फुक दाइथेन गारी तैत मालेगु नापन ज्या एना जुङ्गु खा तर न मिग बहनी टकन अठे गारी सुप गारी पाखे दुर्घटना जुगु खड गासे सिकी फुगु अवस्था मडुनी दिखान सोटन धागुलु ट्रेजुले मिग हे कोटेश्वरे बा एक ख चार एक चार तिन नम्बर या मिनिट रकम ट्राफिक लाइन या त डिकिया तोगु अवस्था अथे बा एक ख नौ नौ छ छ नम्बर या बसेट ठक्कर नकुगिले उगु सवारी जुया चोम अथे यलया खुइद डुम रामबहादुर प्रसाद गौतम बस कुटुङया सिगुडु उगै कथ घटना खपे या ताथलिन जुगुडु अथे बा एक ख तिन आठ शून्य नम्बर या निशान गाडी ब्याकियागु झोले अथे खुइन्जाडो डुम नक्कली कोजु सिगुख सवारी साधन ओ चालक त प्रहरी नियन्त्रणले कागु डु हनुमान बखा दरबार संरक्षण हनुमान बखा दरबार संग्रहालय विकास समितिया पेकोगु वार्षिक उत्सव मिग याना थिथि संस्था नाप व्यक्तिपिण्ड सम्मान यागुडो मिग हनुमान बखा यी बसन्तपुर लाग्या छगु समारोह रुठे अठे सम्मान यागु ज्या जुगुख उगु ज्याजुले चिन्निरे छक पिथनिगु हलचोक आकाश भैर या प्याख अर्थात सौ भक्कु प्याख गुठी या त सम्मान यागु ज्या यागुख उगेको त संस्कृतिविद प्राध्यापक बलदेव जुजिया तन दोसल्ला नेका सम्मान यागु ज्या जुगुख उगुजाजुले थिति व्यक्तित्व पिन्छ हनुमान बखा दरबार संग्रहालय विकास समिति या विषय दुख्या नप हनुमान बखाई विषय दुख्या थगु नुगख पङ्का डिगुखा फोहोर सतह चुकावा गल्ली न्हने लाथ वंचे गोबानी तोतिनु फोहोर वंच भया तो गो थासे जगो वना फोहोर वंच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु कर बलिगु छिगु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिशा पस बोने बल हाकू को प्लास्टिक या मिचा या पलेसा कप व फुआ मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको Dipika अभक्ष ख झिमी ख मेट्रो एफ गुफी टुमी घर जा ठो नेपाल मन्दिर दबु नेपाल मन्दिर दबु हाग्नस कछि टलास कुसनाता जिस टु कृष्ण जा पाके थप प्रसंग जुनाइक दु संविधान सभा निकोगु निर्वाचन नेता बहिष्कार यागु पार्टी मोन वैद्य नेतृत्व दुगु नेपाल कम्युनिस्ट पार्टी डैश माओवादी गुगु पार्टी या राष्ट्रिय भेला जेचुगु दु उंगु शुक्रबार निसे नहाचुगु राष्ट्रिय भेला सम्भवत कने दुनी कोचाई दिका ढागु दु राष्ट्रिय भेला गजगु कठै खौया चुगु दुले सा अले आ वैद्य नेतृत्व दुगु डैश माओवादी गुगु थन हाउने लिसा थ्वे टिटी पक्ष के सोलह बेगिंगी उगु पार्टी या केन्द्रीय नेता पवन मान श्रेष्ठ दबना डिगडु वेकल स्टेलफने स्वापु दे दुंगुक दु नियनकन पाखनी पवन मान श्रेष्ठ जी जोजला पा जोजला छिपनुगु राष्ट्रीय भेला जोचुंगु दु उंगु शुक्रबार से लगातार रूप संभवत कने कोचै दका खवया चुंगु दु थ्वे इले चाहि छिपनुगु भेला चाहि आ आम हड़ताल या ज्याजोटक पिटबीगु प्रस्ताव बोलर का खटवया चुंगु दु खास सुखा कार्यक्रमी हिसाबमा सेपले 28 गते संविधान हेर्नेछ देख्यो यहाँ कसरी छ संविधान देख्यो छौ भुइँ छौ टुक्रा छ संविधानीय रूपे बिउ रहेको गठन दिएछ अखेत सशक्त प्रतिकार्यमा रह्यो हिसाब क्षेत्रीय स्तरीय बन्न निषेध चाहिँ आम हडताल राष्ट्रव्यापी आम हडताल बिउ चाहिँ कार्यक्रम तक बिउ रह्यो निश्चित रूपमा दु तर चाहिँ भेलै उद्देश्य ठुल्जेको भए मुख त कार्यक्रमको लागि ल बैठक चुनाव त यहाँ फ्री जान्छु ल विशेष यहाँ डेभलपिङको चाहिँ पार्टी सम्बन्ध विच्छेद न त्यहाँ होइन अब प्याउन ढुङ्गा चाहिँ सिरिजु छ समस्या त पार्टी दिनु गु होला अखाइ त हलिया हो नप कार्यदिशा त हजुर प्रस्तै नाइन्क्यु हिसाब हो राष्ट्रिय भेट दिएर जाउँदो त्यो शुक्रबार सुरुजु ल मिगो चाहिँ किरणजी प्रस्ताव पेस नदि ल ग्रुप डिस्कसन जु ल ठाउँ चाहिँ अखै यो चाहिँ सा ऊ चाहिँ छलफल यो चाहिँ निचोड चाहिँ बिउ हिसाब हो हरेक ग्रुप चाहिँ गरौँगा सम्भवत ठाउँ अथवा कर्णताको भित्र स्वास्थ्य सुनि हाल नाप्ले चाहिँ सम्भवत ठो भेला पाखे चाहिँ चिकपिन्स चाहिँ आम हडतालीपट्टि ज्याजो तक ठो माघ आठ गते न्यायु तक यो ज्याजो चाहिँ पृथ्वीपट्टि निश्चित दो त्यो माघ आठ गते तक होला स्वतः जे जुल माघ आठ गते यदि चाहिँ संविधान सभा संविधान सभा अथवा चाहिँ गठन छ संविधान जारी या गठन चाहिँ यहाँ हुन थाल्छ अखै विरुद्ध चाहिँ हामी न्याउने हिसाबको माघ आठ लिपन लिपाई हुन चाहिँ कार्यक्रम चाहिँ छेउ खाका चाहिँ तयार छ तत्कालीन नीति माघ आठ गते टोकियो नीति कार्यक्रम चाहिँ घोषणा चाहिँ निश्चित वो कार्यक्रम चाहिँ आर्थिक मालकी क्षेत्रीय स्तरीय बन्द अनुसार चाहिँ राष्ट्रिय स्तरीय आम हडताल ताको ढाका ढासा छुपाइ मुक्त मुख्य हो अहिले छिप्नु गु चाहिँ भेला जाचुङ्दु भेला चाहिँ आ पार्टीपट्टि विशेष महाधिवेशनपट्टि प्रस्ताव नबोलहरूका खुवाया चुङ्दु सञ्चार माध्यम सुख विशेष महाधिवेशनलाई नभए याद रहेछ डेभलपिङ डुप्लय वेकअपिङ टोटाउन सगर जिम्मेवार ज्याया त महाधिवेशन चाहिँ एक वर्ष जुन या मुख्यत माघ आठ लिप चाहिँ विशेष महाधिवेशनमा वैचारिक हिसाबमा दु समस्या त कार्यदिशा हो समस्या त अखै त हरिनाउने रहेको छ तर वेकअपिङ उल्लेख धैर्यमय सम्बन्ध विच्छेद गर्छ पत्र बिहा चाहिँ वेकअपी हुन थोरै नितान्त राजनीतिक हिसाबको जिम्मेवार ज्याजुल रहेको पार्टी चाहिँ महाधिवेशन याद हो गुधा हो अनि महाधिवेशन डेभलपमेन्ट पिया हुन महाधिवेशन म याद हो जिम्मेखो महाधिवेशन त यो छौ नि विवाद हो या यहाँ चिजको मुक्त थुकै त अझ सशक्त रूपमा विचार संश्लेषण हिसाबको उच्च स्तरीय थ्याङ्क्यु लागि विशेष महाधिवेशन यहाँमा रह्यो या ख तर डेभलपी म ख छ सम्भवत फागुन चैत पाखे जुई फयो माझ पचार ल्याउने चाहिँ हुन्छ ठुइले छौ चर्चा जुयाचुङ दुखी गु एकीकृत माओवादी सैत्य तीस दलीय मोर्चा आ छिपिनको पार्टी अर्थात् वैद्य नेतृत्व डुगु नेपाल कम्युनिस्ट पार्टी ड्यास माओवादी न सहभागी जुगु नापाउनेगु जुलत घान चर्चा चाहिँ जुएछौँ डु छुक थोपेला अझ खण्ड नभाउडु वो मोर्चा पनि दिउ भने खण्ड पवन मानजी हेलो वेगल्स टेलिफोनी सपोर्ट पार्ट थिएछौँ वेगल्स आफ्नो टेलिफोनी सपोर्ट त्यही कुदया ठोइले सल्लाह भएका छन् ख वैद्य माओवादी या केन्द्रीय नेता पवनमान श्रेष्ठ वेकअपनुको राष्ट्रिय भेला नापाको राष्ट्रिय भेला जयचुङडु राष्ट्रिय भेला वङ्गु शुक्रबार निसेन जुगु ख सम्भवत ठाउँ या कनेटोकी कोचाइरीका वेकल जानकारी न भेटेको छु ल अहिले वेकल ऊ भेलै विषयले कना सुनाइदिएको छु ल पवनमानजी छौ चर्चा जयचुङ्गु डुकी आ तीस दलीपट्टि गु मोर्चा छिक्पी वनी ढेका नापो चाहिँ कार्यगत एक तै नआउने ऊ मोर्चा डुठेना नाप आन्दोलन खुवाउने अवस्था बोल हल्ला चाहिँ दिया चौधु तर आज जिम्सा धेरै जुन छुक भएछ सर्वपक्ष राजनीतिक सभा जिम्मा रहेछ त संविधान सभा विघटन जिम्मा रहेछ प्रचण्ड पिले चाहिँ थोरै संविधान सभा संविधान देखि ढेकी कथा चाहिँ फोकस हो जिया चौधु अथो संविधान सभा छो हिसाब प्रतिगामी रूपमा चाहिँ भूमिका मिटा चौधु थुक्रै जनता संविधान विफै मुखु ए जिया राज्य सभा मार्फत चाहिँ संविधान संविधान देखि न्यायमा ढेकी विषयले वेक अपनी सो सहमत है सो असहमत है तर वेक अपनी भूमिका से खर्च हमें संविधान सभा धुने केन्द्रित दिया तो हिसाब तो छकमा चाहे छठा वे फ्री हिसाब जिम को समग्र तालमेल न्याने हिसाब हमें संघर्ष कार्यक्रम न्याने अखिल समस्या मजबूत हामीले चाहिँ जयाव सभाले चाहिँ तालमेल लिन आउनेपट्टि सम्भावना जुको जुल आइट चाहिँ मोर्चाबन्दी जुया उनीपट्टि सम्भावना कम जुको दो उहरु सरासँग सुया दै बारे उ स्पष्ट चाहिँ स्पष्ट न छठा चाहिँ उ स्थिति म पनि थुकै चाहिँ राजनीतिक सभा मुख्य ख थुकै उनमा थु संविधान सभा गु हाल्दा देख्छै मुख देख्छु ल प्रचण्ड पिने चाहिँ हामी कोसिस हेर्छु छ संविधान सभा उनी चाहिँ छुपिजय भन्छ चाहिँ ध्यान मत चाहिँ दिया चौधो यसले चाहिँ सब छठाया संयुक्त मोर्चा बने जियाउने स्थिति आठाए म ठुटुटी चाहिँ सिक्नु तत्कालीन कार्यनीति गठन ढामेला छ संविधान सबै विघटन याना सर्वपक्ष राजनीतिक भेला या सम्मेलन माध्यम संविधान निर्माण या प्रक्रिया वन मार्गका सिक्किम सदस्य हेर्छु दिजुला अठे छिक्पी नाप चाहिँ सम्बन्ध विच्छेद दिनाउन दिपी गु छिक्पी नेता कार्यकर्ता पि गु विप्लवी नेतृत्व आ चाहिँ माओवादी पार्टी गठन या गुडु वेकअप छ ठय मुद्दा जुन छ गुडु तपाईँले छिक्पी वेकअप हार्न चाहिँ नाप चुनिपट्टि अयोवनी कठैन सम्भावना डुल्की छुटु खास आश्चर्य बैठक थो चाहिँ सर्वपक्ष राजनीतिक सभा भाइहरूलाई पुरै दक्षिणपन्थी लाइन छ थो गु हाल्दैन मिले मजु चिज छ थो त्यो छिटो माने आफै मुर गएको थियो उयो गर्न बैठक तयारी छ तर आ फुटेया नि हो फुटेया ढुङ्का न गु चाहिँ सर्वपक्ष राजनीतिक सभा यो चाहिँ नारा वेटो पिसा पिन या चौधु थो चाहिँ आश्चर्य विषय दिनु वेटो पिसा छ अथिना दिउ छ यदि सहमत मजु चिज खस अथ भएमा आउ ख यदि सहमत जु खस पार्टी छ फुटेया मलाई वेटो पिसा राष्ट्रिय भेला शिशु बैठक प्लेनमा हरेक पटक चाहिँ वेकअपिन चाहिँ थयो चाहिँ कमी कमजोरी सच्चै होइन चाहिँ पार्टी वेमला होइन पार्टी नपा चाहिँ महाधिवेशन हुन्छ निरन्तर दिया छौँ थै दुई ठाउँको नैपट्टि घटनाक्रम त सेबले नेवा टेसन नेवा पहिचान सेतु सङ्गेटेन्टी आन्दोलन याउको ठाउँ चाहिँ नेवा एकता दिवस हुन चुङ्गु अथे पद्मरत्न नेतृत्व चाहिँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल चाहिँ गठनना सङ्घर्ष ज्याजो पिटबिहान यहाँ हुन चुङ्गु अवस्था डु ऊ प्रति छिक्पिनु दृष्टिकोण छु उके चाहिँ एकीबद्धता उके न छिक्पि चाहिँ समर्थन जुया उके लगेज जुना डिउडु या बोस्नेन धारणा फरक ढङ्ग छिपि हुन चुना डिउडो म हुन्छु पद्मरत्न तुलाधारी गु चाहिँ मोर्चा बनाइदिएको थियो आदिवासी राष्ट्रिय आन्दोलनले थुकैलाई चाहिँ पार्टीगत हिसाबमा छौको छ सहभागी देव गुरुङ सुरेश राले लगायत पास्पी चाहिँ थुकै प्रत्यक्ष समुदाय नदवाजे नेवा राष्ट्रिय नेवा संयुक्त सङ्घर्ष समिति नेवा राष्ट्रिय मुक्ति मोर्चा अझ चाहिँ गठन पहलले चाहिँ छौको छ मोर्चा याद हाँसा जिल्ला छौको छ जिउलाई पहलेर जिउ ख एजिया थुकैलाई चाहिँ पुरा समर्थन जुयाजी थुकै त अझ सशक्त ढङ्गमा यहाँ कि चाहिँ कोसिसलाई निश्चित रूपमा जुई नर्दमा चाहिँ संविधान यो चाहिँ संविधानको युद्ध के युद्ध यो सवाल लघु लघु विषयवस्तु मिले जिउ काम होइन थुकैलाई समस्या भयो थुकै संयुक्त रूपमा हुने अझ सशक्त चाहिँ आनन्द देखाउने चिजहरूलाई थुकैलाई पहल जु राज्य पुनर्संयोजन सन्दर्भित क्या ढामल ढासा आदिवासी जनजाति टेसोल हुनाछौँ नेवा टेसोल हुनाछौँपट्टि नापे संविधान सभा चाहिँ राज्य पुनर्संयोजन तथा राज्य शक्ति बाँडफाँड समिति तयारीपट्टि बमोटो पारिटी आऊ या आयोग ढेकोपट्टि वे आधारै चाहिँ उन्माद गठेका छौँ छिक्पिनु चाहिँ राज्य पुनर्संयोजन सवालले त दृष्टिकोण छुका वे खोधवटा यदि अठार मजुल धाएको छ दसवटा ताकमा उन फैरहेको चाहिँ पार्टी न ख नेवा राष्ट्रिय मुक्ति मोर्चा न ख ड्यास माओवादी समूह रूपमा खे नभए ऊ मुद्दा नाप चाहिँ ज्वरे जो चुम्पटी अवस्था छिक्पिनु चाहिँ पूर्ण रूपमा चाहिँ समर्थन दु नाप्ल उन फेरि सम्भावना डट म थो हेर चिज होला होइन दक्ष प्रमुख भूमिका गाउँ संविधान सभा ड्यास माओवादी पार्षद आज यी मुख्य भूमिका खत गर्न ठिक भयो एजिएलको समर्थन मूल्य खै भन्छ पौमान श्रेष्ठजी अहिले थोइले चाहिँ छिप्नु चाहिँ पार्टी छौ पक्ष चाहिँ सम्बन्ध विच्छेदन नो पार्टी च्याकडुङको अवस्था आ छिपिन चाहिँ महाधिवेशन उनी तयारी जसुङ अवस्था वेक अप द स्वयं दृष्टिकोण विषयले छुटुले सर चाहिँ छलफलले खम्बलजी लिसा मोठो विषयले ल कमी कमजोरी वेक अप नि दु वो कमी कमजोरी सच्चाइ रेमा चाहिँ मुख्य भनेको हो मतलब वो गु अच्छा समूह चाहिँ बने जुल विप्लवी वो समय मुख्य चाहिँ समस्या चाहिँ भन्छ अराजकता समस्या कार्य विषय हिसाबमा सहयोग गर्छ अस्पष्ट भ्रामक टाइपको त्यो खालि चाहिँ ठोकैयामा ठोकैयामा त हिजो दिनु गम ठोकैया घटना ठोकैया त हिजोबारे छोए स्पष्ट मरु अहिले चाहिँ सैद्धान्तिक हिसाबमा त खर्च मार्क्स लेनिन महाविषय गु विकासी जातिको खर्च अखा त विकास या छौ खोजुल तर चाहिँ वेक अप पनि गु कार्य सरकार या त्यो खर्च अखा के मजु चाहिँ हुने थियो त्यो सौ भ्रामक किसिमको चाहिँ स्थिति जु अन्यलता जु धासा चाहिँ छुयाउ खेप्छ धासा आफै ध्यामुजिन भयो कन्जुमर त्यो जनता कार्यकर्ता स्पष्ट मुजीको क्रान्ति ऊ ढङ्ग देन या भयो त्यो रहस्य मुलुक नजुला अन्तर्वस्ती शून्यता अन्तर्वस्ती छुया मोर्ख चाहिँ खण्ड बालक गैर जियासु धासा थोर चाहिँ समस्या भएको हुने खण्ड त एकदम चाहिँ क्रान्ति चाहिँ हतार मान्छे त गरे नि त यहाँ यहाँमा त्यो थयो चाहिँ शक्ति दिशा बसेर एकदम एकदम यहाँमा चाहिँ जनता चाहिँ सङ्गठित हुने जनता थर चाहिँ क्रान्तिको लागि चाहिँ उनमा चाहिँ अथवा मजुस या कथा छ यहाँमा चाहिँ बु चिन्तन खण्ड ऊ कमी चाहिँ अन्धु अखा त सत्यन चाहिँ पस्पी हाल्नु नि अनि उयोमा चाहिँ थुक्रै चाहिँ निरन्तर सुझाव सल्लाह चाहिँ दिएर जान्छु अथवा कम कम चाहिँ सत्य दिँदा चाहिँ हामीलाई छोटा चुनाव हुन्थ्यो स्थिति छ ठुलो दुई उखुन शुक्रबारे वेगम छ छौकोठ शक्ति प्रदर्शन थिए होइन खुल्ला मञ्चे सभा या त कार्यकर्ता देशभरि नहल सोनिकले दिन्चोपी नहल वो ज्याजै त छिगु मिखा सोइबले छि गोजौकोठ खङ्का दिया मनुटे सहभागिता वो हरेक दृष्टिकोण ओ सामान्य कार्यक्रममा खरेले गथ्यो सर सबैको फुटे दिया चाहिँ भते हतार मानसिकता वो प्रतिक्रिया नखरे छ वो प्रतिक्रिया नतिजा न छौ हिसाब दुर्दशापूर्ण जिल्ला धेरै लगाइदियो वेदो विषय गुकोठा चाहिँ प्रचार या हो चाहिँ कमसे कम 25-30 हजार चाहिँ मजु जुटे खोला त्यो अधिकांश मलाई त्यही भन्ने खरा चाहिँ भन्छ अपत हामी 10 हजार तक धापिने हुन्छ त्यो 3-4 हजार धापिने यो कु चाहिँ खन्दु ऊ हिसाबमा सो खर्च थियो हतार मान्छे जहाँ त्यो चाहिँ स्थिति थ्री मुख विप्लवी स्थिति सो खर्च मुख्य चाहिँ पार्टी आठ भेलागत यहाँ त विशेष गरेर छ वाम रूप अभिव्यक्ति चाहिँ रूप चाहिँ वाम तर साह्रै होइन दक्षिणपन्थी चाहिँ खत हो थुप्रै चाहिँ छौ सैद्धान्तिक मान्यता जो यहाँ आउन चाहिँ एकदम हतार मानसिकता अन्त त छिन्ने चाहिँ दक्षिणपन्थी खहरू चाहिँ हो त्यो मुख्य चाहिँ थुप्रै चाहिँ युरोपियन यु चाहिँ सार अभिव्यक्ति चाहिँ अनि खन्दया हुन चाहन्छु धेरै अलिकति पौमान श्रेष्ठजी डक्लै लिपा छिपिनु ठो राष्ट्रिय भेलाइ विषय क्या धामी ल्याउँदिनु छु खन्दा छ चेकमा दिइदिला उत्तर राष्ट्रिय भेला छौ चाहिँ अथवा अनपेक्षित रूपमा यहाँमा अवस्था दिनु डेभलपिङ हुनुका थुप्रै सङ्गठन यो सेटिङ न व्यवस्थित यहाँमा हिसाबमा थियो राष्ट्रिय भेला आवश्यक दिन जस्तो महाधिवेशन यहाँ त राष्ट्रिय भेला जित हुन्छ देशभरि कार्यकर्ता केन्द्रित जित हुन्छ कार्यदिशा त चाहिँ छो हत्ताको ठोस अझ समृद्धि अभियान थो राष्ट्रिय भेला निश्चित रूपमा चाहिँ सङ्गठन त सशक्त ढङ्ग सङ्घर्ष त चाहिँ व्यवस्थित अझ चाहिँ सशक्त एङ्की चाहिँ थुप्रै चाहिँ कोसिस जी छौ हिसाबमा सच्चा कम्युनिस्ट पार्टी निर्माणको लागि थो राष्ट्रिय भेला चाहिँ महत्त्वपूर्ण भूमिका निभाइरहेको छ एजिया चाहिँ गर्नेछ जनयुद्ध सुरुका सुरुवात कालमा चाहिँ सूर्य लागि चाहिँ पहलकर्ता चाहिँ मुख्य नेतृत्व टिम अझ नथुकेको र कार्यकर्ता तरौँ पङ्क्ति नथुकेको जनयुद्ध क्रमै हो विकास एजिया चाहिँ थुप्रै चाहिँ क्रान्तिकारी चाहिँ पार्टी छ थुप्रै चाहिँ क्रान्ति हुने भइरहेको छ थुप्रै थुप्रो विश्वास यात्रा जुन चाहिँ थुप्रो पौमानजी चाहिँ यी बेग्ल विचारपङ्का दिल व्यस्ततै बाबजन छिटो सुभा लिपि भाग्न नब्ला वेक पौमान श्रेष्ठ वेक वैद्य नेतृत्व डुगु नेपाल कम्युनिस्ट पार्टी ड्यास माओवादी या केन्द्र नेतृख वेकले सलबेगु ख उगो पार्टी या राष्ट्रिय भेला जाचुङ प्रसङ्ग देखे थोनाजी बाट सङ्केत बिदुङ गुडु उनीको जवसातमा थोक त बे सुभा सजाओ टिक झालो बाला गुए दे या था ये महानगर पालिका या सार्वजनिक अपील खेय फोर सतक चुक गली वांछेगु गैर कानूनी ख थाथे याटाडासा ये महानगरपालिका छिटा चिन याडो टका तक ब पीके फो स्वच्छताया सफा ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु यदे यत बालकनु दुनिया फोहर सतह चुकावा गल्ली न्होनी लाखी वांछे को बानी तोतिनु फोहर वांछ धैता गो थासे जगो वना फोहर वांछ या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु कर्पुलेगु छिकु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठाव ठाव परिवार या ता बचे ना दिशा पसाव बने बले हाकुगु प्लास्टिक या मिचा या पलेसा कप वा फोया मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग के को काल रहिबु खाली मधु पूर्व नीति काली बरु खाऊ फेगु की दो जाति गर्बराली नेपाल भैगु खाली मधु पूर्व मीति काली बरु खाऊ फेगु की दो जाति गर्बराली नेपाल स्वान हुएमा सातपति फसेना नेपाल हीन स्वयमा जीजे दुनि भी मखुसा नेपाल युति हुएमा जीपी दुधै गुजी ने नेपाल यागो आत्मा जीपी दुधै गुजी ने नेपाल यागो आत्मा जीपी दुधै गुजी ने नेपाल यागो

जुनिया फोहोर सतक चुकवा गल्ली न्होने लाथी वांचे गो बानी तोतिनू फोहर वांच धयाता गो थासे जगो वना फोहर वांच या सहर सुचुकुचु यागो जिया ग्वाली यानू ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकू

Ja, voilà, ja, joya, wo, die.